Book 2 39 39 تعطل السيارة गाडी बिघडली तर أين توجد أقرب محطة وقود؟ पुढचे गॅस स्टेशन कुठे आहे? معي عجل مبنشر. माझ्या गाडीच्या चाकातली हवा निघाली आहे. هل يمكنك تغيير الإطار؟ आपण टायर बदलून द्याल का? أحتاج عدة لترات ديزل. मला काही लिटर डिझेल पाहिजे. ليس معي بنزين بالمرة. माझ्याजवळ आणखी गॅस नाही. هل عندك جالون بنزين احتياطي؟ आपल्याजवळ गॅसचा डबा आहे का? أين يمكنني أن أتصل بالتليفون؟ इथे फोन करण्याची सोय कुठे आहे? أحتاج لخدمة سحب السيارة. माझी बिघडलेली गाडी टोइंग करून नेण्याची सेवा मला हवी आहे. أبحث عن كراج تصليح. मी गॅरेज शोधते आहे. لقد وقع حادث سيارة. अपघात झाला आहे. أين يوجد أقرب تليفون؟ इथे सर्वात जवळचा टेलिफोन बूथ कुठे आहे? هل معك جوال؟ आपल्याजवळ मोबाईल फोन आहे का? نحتاج إلى مساعدة. आम्हाला मदतीची गरज आहे. अत्तसिल बितबीब. डॉक्टरांना बोलवा. अत्तसिल बिशुर्ता. पोलिसांना बोलवा. रखसक मिन फदलक. कृपया आपली कागदपत्र दाखवा. रखसक अलकियादा मिन फदलक. कृपया आपला परवाना दाखवा. रखसत अलसियारा मिन फदलक. कृपया गाडीचे कागदपत्र दाखवा.